ए तपाईँ चाहिँ भर्खर कि हुनुभयो, श्रीमान चाहिँ बुढो, त्यही भएर बढी शङ्का हुन्थ्यो। त्यसपछि जिल्ला अदालतबाट त्यो आफ्नो मुद्दा निगा पत्रको दियो सीताराम काफले हाम्रो दाजुभाइ सिंहबाट। हजुर, त्यतिखेरबाट केही न केही अप्रतिनिधि बोल्न पनि अलिअलि सक्न थाले। अब दुःख भन्ने यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा भयो। त्यसपछिबाट विभिन्न कुराहरू त्यो 41 सालमा छोरा जन्मियो, त्यसपछि विभिन्न कठिनाइहरू धेरै धेरै धेरैभन्दा धेरै भोगियो। राजनीति उठल पुटानले गर्दा धेरैचोटि मलाई आक्रमण गर्न पनि म घरैमा ढुङ्गा थाल्दिनँ, जाँडकार फराउनलाई घुर लगाइदिने अहिलेदेखि त आठचोटि भयो। अहिले पनि जमर्को खेल्दै हुनुहुन्छ। त्यो हकिटका गाविस, टिगाम गाविस, खर्देन गाविसका सबै मान्छेले आएर कुटपिट पार्ने काम पनि गर्नुभयो। उहाँहरूले जे पनि भन्नुहुन्छ त्यही चाहिँ मैले मानिनँ। मलाई पनि केही कुरो थाहा हुन थाल्यो। तपाईँलाई कुटपिट अथवा गाली गलोज गर्नुको कारण के थियो? कारण यसैबाट तपाईँहरूले सोचिनु भयो सर, सबैलाई थाहा हुन्थ्यो। अहिले पनि उहाँहरू सम तयारीमा हुनुहुन्छ आक्रमण गर्नलाई। यसलाई हो म कतिसम्म दोषी छु अथवा दोषी छैन क्लियर गरिदिनको लागि यो ठकुरले गराएको कार्यक्रम रेडियोबाट सबैले सुन्नुहुन्छ। कोही बिचमा मलाई मारे भने पनि अब सबैलाई गुहार पाउने छु भन्नेबाट म हजुरसित सम्पर्क गरिदिउँ। हजुर, अहिले वार्ड नम्बर 3 पर्ने मेरो बारीको डोराबाट डोरा मुनि सार्वजनिक जग्गामा त्यहाँ त्यो खनेपछि मेरो चाहिँ जग्गा भत्किन्छ हो। हजुर, अनि पछि वार्ड नम्बर 4 माथितिर गाउँको शाखाबाट जानुमा पनि बुढाहरू खान्ने भेट खान्ने भनेर भेट भूमिका खेलाइरहनु भएको रहेछ। उहाँहरू चाहिँ एकजना दुईजना मान्छेले यसो यसो भूमिका छ तपाईँ सतर्क गर्नुपर्छ तर हामीलाई खन्न भनेर भन्नुभएको, हामीले खनेका होइनौँ। अब मैले उहाँहरू चाहिँ जानकारीमा छु भने सर म के कारणले त्यस्तो गराउनुहुन्छ मलाई भन्ने कुरा एउटा आफूबाट सोधिदिनुहुन्छ कि भन्ने आश लाग्छ। तपाईँका छोराछोरी अहिले कति छन् त? मेरा दुईटी छोरी छन्, एउटा सानो चाहिँ छोरा हो। सानो चाहिँ छोरा कति वर्षको हुनुभयो? सानो छोरा 41 वर्षको भयो, 41 साल हो, 30 वर्षको भयो कि अहिले 31 वर्ष भयो। छोरीहरू? छोरी 41 साल हो बुटोल, सानी छोरी रूपकोट छ 35 साल हो। रूपकोटमा हुनुहुन्छ? हजुर। तपाईँको विवाह हुँदा 7 वर्ष कि हुनुहुन्थ्यो, त्यति बेला जेठी श्रीमतीका छोरीका छोरी अथवा नातिनीहरू तपाईँभन्दा जेठा थिए अरे हो? जेठा छन्, 5 साल 6 साल खान ठुली छोरी छ, माइली छोरी पनि जेठी छन्। नातिनीहरू? हजुर, साइली छोरी मसित सङ्ख्या छन्, कान्छी छोरी छिटा सबै पढ्थे, मैले भनौँ स्कुल जाँदाखेरि सबै भन्थे एउटै कक्षामा। श्रीमानको नातिनी भन्दा कान्छी चाहिँ तपाईँ श्रीमती बनेर आउनुभयो है सेती फुलेका मान्छेसँग? हजुर, कान्छी छोरी छोरीसित सँगै पढी थियौँ, नातिनीहरू त 7 साल 6 साल छन्। जुन छोरीलाई सानैमा विवाह गरिदिनुपर्छ भन्ने एउटा मानसिकता छँदै थियो, त्यसको अलावा तपाईँका बुवा दिलारामले चाहिँ नि तपाईँलाई 50,000 बेचेकै भन्ने कुरा पछि थाहा भयो? जुवा खेल्नुहुन्थ्यो, 50,000 त खानुभयो खानुभयो, अब गहना पनि खानुहुन्छ भनेर गहना उचितै विवाह हुने बित्तिकै धुरपाइलो फर्काउँदाखेरि दिदीले गहना ल्याएर घर छोडेको कुरा मलाई थाहा छ, त्यति कुरा सम्झन्छु। तपाईँले जे भोग्नु भयो होइन त्यो भोगाई अन्य चेलीहरूले अन्य बालिकाहरूले नभोगुन् भन्नका लागि के भन्न चाहनुहुन्छ? यस्तो यो कानुन बने तापनि नबने पनि एक त कानुन बन्न पर्छ, कानुन अनुसार हुन्छ होला, अब कानुन हुँदा हुँदै पनि हामीलाई त्यस्तो भयो। बाहुन पनि 2-3 भागेर जानुभएको, त्यतिखेर अलिअलि चर्चा चल्थ्यो बाल विवाह गर्नुहुन्न भनेर बाहुन भागेको पनि मैले सम्झन्छु। यो कसैले पनि मलाई जस्तो अपराध कसैले पनि नगरोस्, मैले चाहिँ बेहोर्न नपरोस् भनेर भन्छु मैले। त्यसो भए निकै दुःख कष्ट मनमा पीडा भएर नै त्यसरी सम्पर्क गर्नुभएको ओझेल खबरलाई? हजुर, निकै दुःख पाएँ जमरको, जतिखेर पनि भेट्छु भन्छु, कतिखेर नि नम्बर पनि बिर्सिन्छु, कतिखेर म आफै व्यस्तता हुन्छु, कामको व्यस्तताले गर्दा बच्चाहरूको म बिग्री मैले दुःख पाए पनि बच्चाहरूले दुःख नपाऊ भनेर म त्यतातिर लागिनँ। त्यतातिर लाएको भए बच्चाहरू पनि अलि भनौँ मेरा बच्चा बच्ची पनि अलपत्र पर्ने थिए, अहिले अब म आफै बिरामी छु। अनि पछि मलाई उहाँहरूबाट म तर्सित छु किन छु, अब त्यो कुरो उहाँहरूले कुर्ती गरिदिनु पर्यो। जामाना पनि मनुष्य कर्ताले चिन्नु भएको, मेरो श्रीमानलाई पनि चिन्नु भएको, मलाई त्यस्तै त्यो कुरो अब सबैलाई जानकारी यो गुल्मी जिल्ला लगायत कहाँ कहाँ पुग्छ यो रेडियोबाट सबैलाई जानकारी होस्। म बिचमा मरे पनि कोही बाटो बाटोमा हानेर अथवा जोडी भनेर मर्नु गराएछु नि मेरो शरीरले द्वार पाओस् भन्न चाहन्छु। सरस्वती भगवती दुर्गा देवी पूज्छन् त्यसै नै कलियुगमा दास जस्तै हुन्छन्। सरस्वती भगवती दुर्गा देवी पूज्छन् जस्तै हुन्छु। महिला भने पुरुषको खुट्टाको दखली नारीलाई दसनाउने समाज बेइमानी विशेष गरेर यो एकल महिलाहरूलाई जसको श्रीमानको मृत्यु भएको छ त्यस्ता महिलाहरूलाई अझै पनि समाजमा हेप्ने एक्लाउने चलन छ होइन त्यस्तै तपाईँले भाउनु भएको हो। हजुर अब सुरुबाट कमाइ भएको लोग्ने भएकाले अब मैले साथीभाइ पनि हुने रहेछ उसका साथीभाइ त अबले पनि उसलाई केही सहारा हुने रहेछ के अरे हजुर मेरो त बुवाले बेचेको भैँसी चोटो बराबर बेचेको घर किनेर ल्याएको मैले घर पानी पनि उही दृष्टिकोणले हेर्नु पर्यो हजुर समाजले त त्यही देखेर सम्झेला त्यही गर्ने हो भन्ने विचार हुँदो रहेछ। एउटो तपुर्ने पढ्नु भयो कि पढ्नु भएन पाहुनु आएर नि हजुर त्यो पाहुनु आएर आफ्नो श्रीमानले एक बुढी बुढा एक एडी बुढा बुढा पानीले भन्दाखेरि त्यो पाहुनाले पनि त्यही भन अरे भन्ने तपुर्नी पढ्नु भएन हामीले त्यही पनि म त त्यस्तै पऱ्यो कि घर पाल्ने माइतीले बुवाले पनि त्यसै गर्ने घर पाल्ने पनि त्यसै गरे त्यस्तो छ न त त्यसै गरेर आए त उसले रहेछ पनि जे गरे पनि उसले रहेछ म माथि त त्यही भएर मेरो केही हुन्छ कि अथवा मेरो राम्रो नभए म फेरि पनि हजुरसित सम्पर्क गर्न पाम म तमगास पनि आउँदैछु म आएर हजुरलाई अवश्य पनि भेट्नेछु र राम्रो बोली छैन भने म पटक पटक बोल्न पाम नभए हर्दी नेतामा सबैलाई थाहा त म भेट्छु एउटा कुरा पनि बोली छैन र विधानमा पनि एक दुईजनालाई बोल्न पनि सक्नुहुन्छ मेरो भाइ सोन छ मेरो छोरो छ। अनि सुन्नु न जस्तो वर्षै पछि यो महिला दिवस मनाइन्छ महिला अधिकारका कुरा गरिन्छ भर्खर मात्रै यो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ तपाईँहरू जस्तो एकल महिला माथि जुन अत्याचार भइरहेछ नेतृत्व पंक्तिले कतिको तपाईँहरूलाई सहयोग पुर्याइराखेको छन्? नेतृत्व पंक्तिले सहयोग पुर्याएको छैन सर जस्तो श्रीमानले हामीले भनौँ न भद्र भनाले उसको कुरोहरू बुझ्छ हामीहरूको त अब कोही पनि त्यस्तो अहिलेसम्म छैन अहिले केही लाग्छ कि अन्तर्पाटी महिला सम्मेलनले केही गर्छ कि भन्ने कुरा त केही आश लाग्छ अन्तर्पाटी महिला सम्मेलनको राष्ट्रिय सम्मेलनमा पनि काठमाडौँ पठाएर गएको थियो माघको त्यही 24-25 अब भत्ता पत्ता पनि राम्रो दिएको थियो खाने हेर्ने व्यवस्था पनि थियो र फेरि म बिरामी जहाँ पनि कार्यक्रम थियो र त्यहाँबाट पार्टी खटाएको गरेर गएको थिएँ अहिले अब राम्रै हुन्छ कि हामीले दुःख पाए पनि हामीहरूलाई कसैको पिँढीले दुःख नपाओस् भन्ने कुरा नि अहिले केही न केही आफ्ना चन्द्रबाबु त्यो पङ्किन्छ हामी जस्तालाई त अहिलेसम्म हेरिएको छैन। यो महिला दिवसको अवसरमा सबै महिलाहरूलाई के भन्न चाहनुहुन्छ जो बाल विवाह गरिन्छ यसरी कतिपय बाबुले चाहिँ कुखुराको चल्लो परेवाका रूपमा बेच्ने गरेका छन् के भन्न चाहनुहुन्छ सम्पूर्ण महिलाहरूले अब त्यो जे भनेका पनि फिल्ममा उठेर जति जे भाषण गरे पनि लागू कुनै नेताले पनि लागू नभएको कुरा हामीले त्यो काठमाडौँ गएर पनि भन्यौँ अहिले अब सम्पूर्ण महिलाहरूले महिलाको मर्का बुझेर मात्रै त्यो कानुन बनाउने अथवा महिलाको मर्का बुझेर यो किल्लीलाई अब मृत्युदण्ड अथवा के सजाय दिनुपर्छ बालबालिकालाई यत्रो अपराध गर्नेलाई हामीले जे गरे पनि यो सुधार होस् भन्न चाहन्छु सम्पूर्ण महिलालाई जुन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हामीले तपाईँको जीवनको गोरेटो लिन चाहेको कारण के हो भने अझै पनि हाम्रो ग्रामीण समाजमा बाबुआमाले जबरजस्ती अनमेल विवाह गराइदिने चलन छ यसको अन्त्य होस् यस्तो बाल विवाह र अनमेल विवाह प्रति अभिभावकहरू सचेत हुन् भन्नका लागि आज हामी तपाईँको जीवन गोरेटो पस्केका हौ हुन्छ त महत्वपूर्ण समय दिनुभयो तपाईँको जीवन गोरेटो यतिकैमा बिट मार्न चाहन्छु है त हस् नमस्कार बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ अवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेशलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते।